चलिए थोड़ी सी अल्फाज की वजाहत देखेंगे। सबसे पहले अस्मा और उनकी वजाहत। यहूदु यहूदी, हा वो दाल से, फिर नसारा ईसाई के मानों में, नसरानी के मानों में, हज़रत ईसा अलैहिस्सलाम के फॉलोअर्स को कहते हैं। दो वजूहात हैं इसकी, या तो नासिरा बस्ती की तरफ अपनी निस्बत करते हैं, या इन्होंने हज़रत ईसा अलैहिस्सलाम से कहा था नहनु अंसारुल्ला, नून स्वाद रॉ इसका रूट है, फिर खाइफीन, खाइफ की जमा डरने वाले, खा वाउफा इस्म फाइल है ये, जमा मुजक्कर, खौफ का लफ्ज़ हमारे यहाँ आम बोला जाता है, ये वही लफ्ज़ है। तर्जमा लोग इसका थोड़ा सही याद करने में मुश्किल रखते हैं, ये फाइल है। बाज़ लोग कहते हैं डरते हुए, ये फेल नहीं है। मेरा ख्याल है कि इस तरह जो अल्फाज की वजाहत होती है तो आपको इससे ये फ़ायदा होता होगा कि उसको कैटेगराइज करने से आपको खुद ब खुद पता चल जाता है कि ये क्या है। अगर मैं एक ही स्ट्रेच में पूरी आयत की आपके सामने वजाहत करूं तो फिर आपको ये फ़र्क याद रखना ज़रा मुश्किल होता है। तो इस नुक्ते पे गौर किया करें कि ये लफ्ज़ जिसकी वजाहत की जा रही है ये किस कैटेगरी में आ रहा है। तो खाइफीन फाइलीन का वज़न है, इसम फाइल जमा मुजक्कर, खिज़्यन रुसवाई, खा ज़ा और या से, मशरिक शीन रा काफ से, हमारे यहाँ भी बोलते हैं मशरिक, शारका यशरिकु मशरिक, इसम ज़र्फ़ है ये, यानी जहाँ पे सूरज तलू होता है, और मगरिब इसी की तरह मगरिब मफ़इल, गैन राबा से, ये भी इसम ज़र्फ़ है, यानी ये खास बाब होता है। इंशाल्लाह आगे जाएंगे तो आप देखेंगे कि इस वजन में जो भी चीज़ आती है वो ज़र्फ़ होती है, या जमान या मकान, जैसे मशरिक आज भी आ रहा है मस्जिद। फिर थम्मा इसम इशारा है ये, कानेतून फरमाबरदार, काफ नून ता से, इसम फाइल जमा मुजक्कर, बदी उन नए सिरे से पैदा करने वाला, इसी से लफ्ज़ बिदत है, बा दाल ऐन इसका रूट है, इसम सिफ्त है ये, अल्लाह सुबहाना ताला का नाम है अलबदी। याद रखिए कि लफ्ज़ अलबिदा भी इसी से है, बिदत। क्या होती है बिदत? दीन में ऐसा काम करना जो पहले से ना हुआ हो, यानी उसकी दलील ना हो, तो वो भी नया काम होता है। फिर आगे बशीरन खुशखबरी देने वाला, बा शीन रा से, बशर इंसान को भी कहते हैं, बुशरा खुशखबरी को कहते हैं, असल में बशर खाल को कहते हैं, स्किन। तो बुशरा कौन सी खुशखबरी होती है? जिसका असर चेहरे पे आ जाए, आप खुश होते हैं तो चेहरा खिल जाता है ना। इसी तरह नजीरन डराने वाला, नून जाल रॉ से, नुजुर बाप की शफकत से जो डर आता है ना, यानी शफकत के साथ डराने का मानी आता है नज़ीर। तो इससे भी आप देख सकते हैं कि अल्लाह के नबी सल्लम ने किस तरीके से कराया, डराया नहीं, आपका लकब खाइफ नहीं, खौफजदा करने वाला नहीं, बल्कि नज़ीरा, मोहब्बत से, प्यार से, अंदर दर्द भर के लोगों का, फिर उनको उनके बुरे कामों पे रोकना और उनको जहन्नुम के यानी जो ईंधन बनने से बचाने की कोशिश। फिर आगे देखिए अस्हाबल जहीम, अस्हाब साहिब की जमा है, स्वात हाबा, साहिबा कहते हैं, यानी साहिब कौन होता है? साथ बैठने वाला, इसी से लफ्ज़ है उर्दू में सोहबत, अच्छी सोहबत बुरी सोहबत। तो नबी सल्लम के सहाबा की जो खूबी या उनका जो लकब सहाबा है तो क्यों? साथ बैठने वाले। और जहीम जीम हा मीम से, लफ्जी माना क्या हुआ? आग के साथी। जहम के दो मानी याद रखिएगा, एक इसका मानी होता है घूरना, तो फिर जहीम कौन सी जहन्नम हुई? घूरने वाली जहन्नम, तसव्वुर में लाए जरा। जहम कहते हैं शेर के घूरने को, जिसके देखने से जान निकल जाए। कुरान पाक में आता है 30वें पारे में, इन्न जहन्नम कानत मिरसादा लित्तौगीन मआबा, تو جہنم گھور رہی ہے. ایک صحیح روایت سے بھی اس بات کی ہمیں سند ملتی ہے کہ قیامت کے دن جب میدان محشر میں جہنم کو لایا جائے گا تو یہ چن چن کے باغیوں اور سرکشوں کو کھائے گی, اس کے گردن نکل آئے گی, اور جیسے مرغی دانے کو چنتی ہے اس طرح یہ بھی چنے گی. تو اس تصور کو ذہن میں لا کے ذرا جہنم کو سوچیں. میں نے ایک دفعہ ایک کلاس کی تو اس لفظ پہ ایکٹیویٹی بنوائی تھی کہ کیسے جہنم ہے, یعنی شیر کی گھورنے والی تصویریں لے کے ہم نے اور اس کو ایک آگ کے بیچ میں کر کے تو اس طرح دکھایا, کوشش کی تھی کہ جیسے آگ ہمیں گھور رہی ہے. مقصد کیا ہے کہ شاید ہمارے دل اس آگ سے ڈر جائے, شاید ہم اپنے اندر اس چیز کا کچھ خوف محسوس کر سکیں. اسی طرح جہنم کا ایک اور معنی بھی ہوتا ہے, تیز بھڑکنے والی آگ جو کسی گھڑے میں دہکتی ہو. تو اس سے پھر مراد کیا ہوا جہنم, کہ وہ بھڑک رہی ہے, یعنی اس کی شدت اور اس کی حرارت کی طرف ہے. پھر آگے ہے ملتہم, ان کی ملت, ملت اور ہم, ہم ضمیر ہے, اسم ضمیر اس کے ساتھ, خاسرون خسارہ پانے والے, خاسین را سے خسر, اسم فائل ہے یہ, جمع مذکر. چلیے اب افعال کو دیکھتے ہیں اسی رکوع کے. سب سے پہلے یحکمو, معنی ہے اس کا وہ حکم دیتا ہے. روٹ ہے اس کا ہا کاف میم, باب نصرا, حکم مصدر ہے, فعل مدار, واحد مذکر غائب. یختلفون, وہ اختلاف کرتے ہیں, خا لام فا, خلف کس کو کہتے ہیں, پشت کو کہتے ہیں نا, بیک کو. تو اختلاف کیا ہوتا ہے, ایک دوسرے کو بیک دکھانا, مخالفت اور اختلاف, یہ سب مختلف ٹرمز ہیں, انشاءاللہ ہم اس کو تفسیر میں سمجھیں گے. فعل مدار ہے یہ, جمع مذکر غائب. پھر منع, اس نے روکا, میم نون عین سے, فتح باب ہے, فعل ماضی, واحد مذکر غائب. یہ جو یختلفون ہے اس کا باب افتعال ہے, اور اختلاف مصدر, کون ہے جس کو لفظ اختلاف نہ معلوم ہو, اردو میں بھی بولا چاہتا ہے. پھر آگے دیکھیے تولو, تم منہ پھیرو, واو لام یا سے, ولا یولی, تفعیل باب ہے, تولیت مصدر ہے, فعل مدار, جمع مذکر حاضر. قدا, ارادہ کیا, پورا کیا, قاف دواجا, دربا باب ہے, فعل ماضی, واحد مذکر غائب. قدا کہتے ہیں کسی معاملے کا مکمل طور پہ پورا ہو جانا. موت کو بھی اسی لیے قضا کہتے ہیں نا, کہ آئی قضا چل دیے, کہ وہ پوری پوری چیز ہوتی ہے. کن, ہو جا, باب نصرا, کون ان مصدر ہے, فعل امر, واحد مذکر حاضر, کاف و نون اس کا روٹ ہوگا. یکلمو, وہ کلام کرتا ہے, کلم یکلم تکلیم, تفعیل اس کا باب ہے, اور مصدر تکلیم. آپ دیکھ رہے ہیں یہ جو میں بول رہی ہوں نا, کلم, یہ ماضی کا پہلا سیگا ہوتا ہے. کلم یکلمو, یکلمو مضارے کا, فیوچر کا, اور تکلیم مصدر ہے. یہ تین چیزیں اکٹھی بولیں گے, آپ خود دیکھیں گے کہ آپ کو پریکٹس کرنے سے ان شاء اللہ تعالیٰ مصدر خود ہی پتہ چلتے جائیں گے چیزوں کے, اور مصدر جس نے جان لیا اس نے روٹ کو, اس کے اصل کو پا لیا. حضرت موسیٰ علیہ السلام کا لقب بھی ہے نا, کلیم اللہ, تکلیم, کلام, یہ سب اردو میں بولتے ہیں. فعل مدارے ہے, واحد مذکر غائب سے. تشابہت, وہ ایک جیسی ہو گئی, شین باہا سے, شبہ, مشابہت, پیچھے بھی آپ پڑھ چکے یہ لفظ گائے کے واقعے میں, کہ ہم پہ گائیں مشتبہ ہو گئیں. فعل ماضی ہے, واحد مؤنث غائب. یوقینون, وہ یقین کرتے ہیں. اس کے لیے یعنی یو کے نون کے لیے یا قاف نون بھی آتا ہے اور وا قاف نون بھی آتا ہے. افعال باب ہے, اقان مصدر ہے, فعل مدار, جمع مذکر غائب. ارسلنا, بھیجا ہم نے, راسین لام, افعال باب, ارسال مصدر, فعل مادی, جمع متکلم. لن تردا, ہرگز راضی نہ ہوں گے, را دواجا, مدار منفی تاکید, واحد مؤنث غائب. جا آیا, جيم همزة همزة يا يعني جيم همزة جیسے جي يا بھی ہوتا ہے. اصل میں جو حروف علت ہوتے ہیں وہ بدلتے رہتے ہیں, کبھی کبھی چھپ بھی جاتے ہیں. ٹھیک ہے, فعل ماضی ہے یہ, واحد مذکر غائب. یتلونا تلا یتلو تلون تلاوت کرتے ہیں, تا لام واو سے تلاوتن اس کا مصدر ہے. فعل مضارع جمع مذکر غائب سے. پھر اسی طرح لیست, شروع میں جو لفظ آتا ہے لیست فعل ناقص ہوتا ہے, بس اگر اتنا ہی سمجھ لیں یعنی بالکل ناقص ہے. فرق کیا ہوتا ہے اس میں اور دوسرے افعال میں کہ اس کی نسل نہیں چلتی. عام طور پہ تو آپ دیکھیں نا, آپ کہتے ہیں دربا دربا دربا, ایک ہی لفظ کی آگے پوری تصریف ہوتی ہے نا, تو فعل ناقص جو ہیں یہ آگے نہیں بڑھتے. جیسے لیست لیسو لیسا ہوگا, لیکن اس سے مزید اور لفظ نہیں بنتے, نہیں کے معنوں میں تھوڑی زیادہ شدت ہے اس میں نا. لا کی بجائے لئی سے ایسے ہی ہے جیسے نو اور نیور کا فرق ہو. پھر اینا کہاں, یہ بھی حرف ہے. لو اگر ہے, حرف شرطیہ ہے, اور لا نہیں, حرف نفی ہے. یہ لا الہ الا اللہ نگیشن ہے نا, ہمارے کلمے کا پہلا لفظ. اسی لیے مجھے لا کا لفظ بڑا خوبصورت لگتا ہے, جہاں بھی دیکھتی ہوں تو مجھے لگتا ہے کہ مسلمانوں کے دین کی تو بنیاد ہی اس ایک لفظ سے شروع ہوتی ہے. تو یہ تھی کچھ الفاظ کی وضاحت.